सार्वजनिक गर्ने निर्णय गरिएको बताएका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेको आधिकारिक वेबसाइटमा मंगलबार अप्रेल एकको बैठकको निर्णय राखिएको छ। जापानमा सन् 1885 मन्त्री परिषद स्थापना भएको र यसका कार्यवाहीहरू सार्वजनिक भएको यो पहिलो पटक हो। मन्त्री परिषदको निर्णय कतिसम्म व्यापक रूपमा प्रकाशन हुनेछ र त्यसको विषय तथा प्रक्रिया कहाँसम्म विस्तृत हुनेछ भन्ने कुरा स्पष्ट भएको छैन। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज जयपुर राजस्थानले चेन्नई सुपर किङ्सको सामना गर्दैछ। यसअघि समान एक एक खेल जितेका दुवै टोली आज जितको खोजीमा हुनेछन्। दुई खेल मध्ये एकमा जित र एकमा हार बिहोरे पनि चेन्नई रन रेटका आधारमा तेस्रो स्थानमा छ भने राजस्थान पाँचौं स्थानमा छ। खेल बेलुका सुब 8 बजेपछि सुरु हुनेछ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।